नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयका हातसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभर के शासन लिरहनु भएको अपराह 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँ दिल्ली जानुभएका प्रधानमन्त्री सुशील कोइराला आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री कोइराला अहिले केही बेरमा जेट एयरवेजको नियमित उडान मार्फत नयाँ दिल्लीबाट काठमाडौँ आइपुग्नुहुने कार्यक्रम रहेको छ। स्वदेश फर्कनु अघि कोइरालाले सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा आडवाणीले नेपालमा कस्तो खालको व्यवस्था र राज्य निर्माण गर्ने भन्ने निर्णय गर्ने अधिकार नेपाली जनता र नेपालका राजनैतिक दलहरूलाई मात्र भएकाले यसमा भारतको कुनै हस्तक्षेप नहुने बताउनुभयो। भेटका क्रममा भारतीय नेताहरूले नेपालको पछिल्लो राजनैतिक अवस्था र संविधान निर्माणका बारेमा कोइरालासँग चासो व्यक्त गरेका थिए। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो संविधान सभामा देखिएको जस्तो उत्साह अहिलेको संविधान सभामा नदेखिएको बताउनु भएको छ। संविधान निर्माणको काम कार्यतालिका अनुसार नै अघि बढिरहे पनि सभासदमै त्यसको उत्साह आफूले नदेखिएको उहाँले बताउनुभयो। उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल स्थानको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै प्रचण्डले अहिलेको संविधान सभा अन्तिम अवसर भएकाले यसलाई संविधान निर्माणमा सदुपयोग गर्न नसके अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने बताउनुभयो। संविधान निर्माणको काम सफल नभए देश दुर्घटनामा पर्ने र ठूलो राजनीतिक खतरा उत्पन्न हुने उहाँको भनाइ छ। प्रचण्डले आउँदा दिनमा आफू नागरिकप्रति जिम्मेवार हुने प्रतिबद्धता पनि सनाउनुभयो। नागरिकप्रति जिम्मेवार हुनु पनि म आफू अन्त्य अल्झिएको भन्दै उहाँले हिजो जता अल्झिए पनि अब नागरिकका माग र समस्याप्रति केन्द्रित हुने बताउनुभयो। प्रचण्डले शिक्षकहरूको समस्या राज्यले सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो। आफू पनि कुनै बेला शिक्षक भएकाले शिक्षकको पीडालाई आफूले राम्ररी बुझेको उहाँको भनाइ छ। आसन्न महाधिवेशनमा प्रस्तुत गरिने साङ्गठनिक र विधान संशोधन प्रस्तावमा छलफल गर्न हिमाली केन्द्रीय कमिटिको बैठक बसिरहेको छ। पार्टीकाले मदन नगर बल्खुमा सारी बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। हिमालीको असार 19 गतेदेखि काठमाडौँमा हुने नवौं महाधिवेशनका लागि तयारी तीव्र भइरहेको छ। बैठकमा केन्द्रीय कमिटीमा पदाधिकारी थप गर्ने नगर्ने विषयमा छलफल पनि भइरहेको छ। हाल केन्द्रीय कमिटीमा अध्यक्ष बाहेक 3 उपाध्यक्ष 1 महासचिव र 3 सचिव रहे पनि पदाधिकारी थप गर्ने तयारी गरिएको छ। तर कति पदाधिकारी थप्ने भन्नेमा भने सहमति जुट्न सकेको छैन। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले सरकार मात्रै सबै क्षेत्रमा ध्यान दिन नसक्ने भएकाले त्यसमा आम समुदायले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। पद्मकन्या क्याम्पसको अर्थशास्त्र विभागद्वारा प्रकाशित नेटफ्लिक्स जर्नल अफ इकोनोमिक्स स्टडिज नामक पुस्तकको आज विमोचन गर्दै मन्त्री डाक्टर रिचालले आफ्नो बौद्धिक र पेसागत विकासका लागि अनुसन्धानात्मक कामबाट आर्थिक र सामाजिक विकासको लागि योगदान दिन प्राज्ञहरूलाई आग्रह समेत गर्नुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदेश चन्द्र पोखरेलले पछिल्लो पुस्ताका शिक्षक विद्यार्थी र अनुसन्धानकर्ताले कृषि आर्थिक र पर्यटन विकासका लागि अनुसन्धानात्मक मूलक काममा आफ्नो क्षेत्रबाट चासो दिनुपर्ने बताउनुभयो। पुस्तकमा आर्थिक विकास, पर्यटन, कृषि, रोजगारी लगायतका विभिन्न विषयमा कोष र अनुसन्धानमूलक लेखहरू समेटिएका छन्। आफूहरूको इच्छा विपरीत बिहे गरेको भन्दै पाकिस्तानमा एक युवतीलाई आफन्तले कुटेर हत्या गरेका छन्। लाहोरको उच्च अदालत परिसरमा आफन्तले इट्टा र लाठीले आक्रमण गर्दा 30 वर्षीय फर्सना बेबीको घटनास्थलमै ज्यान गएको हो। कुटपिटमा संलग्न मध्ये फर्सनाका बुबाले आत्मसमर्पण गरे पनि उनका भाइहरू र पूर्व महिंगत लगायत भने भागेको पाकिस्तानको प्रहरीले सुनाएको छ। पाकिस्तानमा वर्षेनी संयौं युवती र महिलाको आफन्त र परिवारकी सदस्य समस्याका कारण ज्यान जाने गरे पनि यसबारे सार्वजनिक नहुने बीबीसीले जनाएको छ। बीबीसँग बिहे गरेका मोहम्मद इकबालले बीबीको अपहरण गरेको भन्दै परिवारले मुद्दा हालेपछि सुनवाईका लागि अदालतमा पुगेकी बीबी माथि दर्जनौको संख्यामा रहेका माइती पक्षले अन्धाधुन्धा आक्रमण गरेका थिए। आक्रमणमा संलग्न बाँकी सबै भागे पनि बीबीका बाबुले भने प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। परिवारले अस्वीकार गरे पनि प्रहरीको अनुसन्धानबाट बेबीले धेरै पहिले नै इकबालसँग बिहे गरेको खुलेको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत हिजो वर्षाका कारण रद्द गरिएको इङ्ग्लिस किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स बेसको खेल आज हुँदैछ। इडेन गार्डन कोलकातामा हिजो बेलुका सुबा 8 बजे खेल सुरु हुने भने पनि वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो। खेल आज प्रान्त सुबा 4 बजे सुरु हुनेछ। आजको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ। आज पनि एक बल पनि नखेली खेल रद्द भए लेग चरणमा हासिल गरेको जितका आधारमा पन्जाब फाइनलमा प्रवेश गर्नेछ। लेग चरणमा पन्जाबले 11 र कोलकाताले 9 खेल जितेको थियो। पन्जाब फाइनलमा पुगे कोलकाताले पनि फाइनल प्रवेशका लागि एक खेल खेल्ने मौका भने पाउनेछ। आज नै बेलुका सुबा 8 बजे हुने अर्को खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। यो खेलको विजेताले फाइनल प्रवेशका लागि पहिलो प्ले अफको पराजित टोलीसँग खेल्नेछ। हवस् त, अपराह 4 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।